Allah'a emanet olun. Yeah. बेस बढ़ाओ इसको, छुपा रहा है। माने दिगर नाले से तो Yeah. 노래가 다 돼요. 그리고 그걸 내리고 모두 아멘. ايه ده من ده بقى ده من ده صلى الله Yes, sir. Amen. Yeah. شہید خدمت میں لفظوں کا خزینہ لے گئے، شہید خدمت میں لفظوں کا خزینہ لے گئے، زائرین کربلا میرا عریضہ لے گئے، شاہ کی خدمت میں لفظوں کا عریضہ لے گئے، زائرین کربلا میرا عریضہ لے گئے، برملا کا تیر صدیوں بعد بھی حیرت میں ہے، برملا کا تیر صدیوں بعد بھی حیرت میں ہے، اصغر بشیر اس کو اتنا ہلکا لے گئے، برملا کا تیر صدیوں بعد بھی حیرت میں ہے، اصغر بشیر اس کو اتنا ہلکا لے گئے، ڈھونڈتا تھا اپنے دامن میں ثبوت چشم نم، ڈھونڈتا تھا اپنے دامن میں ثبوت چشم نم، جن پر رویا تھا وہی آنسو کا قطرہ لے گئے، جن پر رویا تھا وہی آنسو کا قطرہ لے گئے، میں نے بس اتنا کہا تھا یہ میرے مولا کا ہے، میں نے بس اتنا کہا تھا یہ میرے مولا کا ہے، مانگنے والے نہیں تھے پھر بھی سب کا لے گئے، کہا تھا یہ میرے مولا کا ہے، مانگنے والے نہیں تھے پھر بھی صدقہ لے گئے، کیا کرے گی واپسی ساحل کا کر اشکیا، کیا کرے گی واپسی ساحل کا کر اشکیا، کیا کرے گی واپسی ساحل پر آ کر اشکیا، حضرت عباس مسجد میں دریا لے گئے، حضرت عباس مسجد میں دریا لے گئے، دیر تک سینے پر رکھ کر ہاتھ میں روتا رہا، دیر تک سینے پر رکھ کر ہاتھ میں روتا رہا، لوگ لکھوا کر علی اکبر کا لوہا لے گئے، دیر تک سینے پر لکھوا کر، دیر تک سینے پر رکھ کر ہاتھ میں روتا رہا، لوگ لکھوا کر علی اکبر کا لوہا لے گئے، لہجنے جا کے بھی کب یہ حیات ختم ہوئی، لحد میں جا کے بھی کب یہ حیات ختم ہوئی، کہاں علی کی ملاقات، کہاں علی کی محبت کے بعد ختم ہوئی، لحد میں جا کے بھی کب یہ حیات ختم ہوئی، کہاں علی کی محبت میں بات ختم ہوئی، کہا حسین نے سورج سے روشنی کر دے، کہا حسین نے سورج سے روشنی کر دے، بھلانے والا ہے مہلت کی رات ختم ہوئی، کہا حسین نے سورج سے روشنی کر دے، بھلانے والا ہے مہلت کی رات ختم ہوئی، وہ دیکھو شاہ نے بیعت سے کر دیا انکار، وہ دیکھو شاہ نے بیعت سے کر دیا انکار، یہاں پا کے حد ممکنات ختم ہوئی، یہاں پا کے حد ممکنات ختم ہوئی، بڑھے کچھ ایسے سوئے نہر علقمہ عباس، بڑھے کچھ ایسے سوئے نہر علقمہ عباس، ہمیں بھی لگنے لگا کائنات ختم ہوئی، ہمیں بھی لگنے لگا کائنات ختم ہوئی، ازا کے فرش پہ کلام چند شاہ پیش کرتا ہوں، درود پیغمبر والا ہمیشہ سینہ غم شہر میں داغدار کیا، ہمیشہ سینہ غم شہر میں داغدار کیا، عزا کے فرش پہ یہ کام بار بار کیا، عزا کے فرش پہ یہ کام بار بار کیا، ہمیشہ میں نے بلا خوف وحشت تربت، ہمیشہ میں نے بلا خوف وحشت تربت علی کی چاہ میں مرنے کا انتظار کیا، ہمیشہ میں نے بلا خوف وحشت تربت علی کی چاہ میں مرنے کا انتظار کیا، مثال راہب و فطرت کو بن گیا جس نے، ہمیشہ مثال راہب و فطرت کو بن گیا جس نے، حسین تیری سخاوت پر اعتبار کیا، حسین تیری سخاوت پر اعتبار کیا، خدا کو کہنا پڑا بس حسین رک جاؤ، خدا کو کہنا پڑا बस हुसैन रुकियाओ बहन ने भाई को इस शान से सवार किया, बहन ने भाई को इस शान से सवार किया, इधर उधर से नहीं आए नहर पर अब्बास, इधर उधर से नहीं आए नहर पर अब्बास, जो रास्ता था देरों का इंतजार किया, इधर उधर से नहर पर अब्बास, इधर उधर से नहीं आए नहर पर अब्बास, जो रास्ता था दिलेरों का इंतजार किया, यजीद गर्क हुआ आंसुओं के दरिया में, यजीद गर्क हुआ आंसुओं के दरिया में, सफीना जब अली असगर ने लाके पार किया, सफीना जब अली असगर ने लाके पार किया, मोहम्मद वाल मोहम्मद जलंधर बहुत करीब रही मुश्किलात जैनब से, बहुत करीब रही मुश्किलात जैनब से, मगर ना तर्क हुए वाजिबात जैनब से, मगर ना तर्क हुए वाजिबात जैनब से, कसम खुदा की रसूलों में भी नहीं देखी, कसम खुदा की रसूलों में भी नहीं देखी, जो आश्कार हुई है सिफात जैनब से, जो आश्कार हुई है सिफात जैनब से, सवाले बैत फासिक का वादे कत्ल हुसैन, सवाले बैत फासिक का वादे कत्ल हुसैन, सवाले बैत फासिक का वादे कत्ल हुसैन, है किसमें दम जो करे आके बाद जैनब से, है किसमें दम जो करे आके बाद जैनब से, हराम हो गई सारी यदीद की नींदें, हराम हो गई सारी यदीद की नींदें, मिली कुछ ऐसे हुकूमत को मात जैनब से, हराम हो गई सारी यदीद की नींदें, मिली कुछ ऐसे हुकूमत को मात जैनब से, सिना की नोक पर शब्बीर को भी कहना पड़ा, सिना की नोक पर शब्बीर को भी कहना पड़ा, मिली है दीने खुदा को हया दया से, मिली है दीने खुदा को हया दया से, सारी दुनिया कर रही है जाके काबे का दीवान, सारी दुनिया कर रही है जाके काबे का दीवान, और काबा कर रहा है शह के रोजे का, फरिश्ते कर रहे हैं एक झूले का। सारे पहुंचे जाने दे मक्का नबी, ये मुसलमान सारे पहुंचे जाने दे मक्का नबी, हम नजफ आए हैं करने अपने काबे का, हम नजफ आए हैं करने अपने काबे का, मर्दे मैदान है शमशीर लिए फिरते हैं, मर्दे मैदान है शमशीर लिए फिरते हैं, साथ अब्बास को शब्बीर लिए फिरते हैं, साथ अब्बास को शब्बीर लिए फिरते हैं, रुख बदल सकता है असगर उन्हें मालूम नहीं, रुख बदल सकता है असगर उन्हें मालूम नहीं, लश्करे आदम में जो तीर लिए फिरते हैं, लश्करे आदम में जो तीर लिए फिरते हैं, गौर से देखिए हम राह नहीं है अकबर, गौर से देखिए हम राह नहीं है अकबर, शाहिदी नाना की तस्वीर लिए फिरते हैं, शाहिदी नाना की तस्वीर लिए फिरते हैं, कुल्द में जाने के हैं ख्वाब मुसलमानों के, कुल्द में जाने के हैं ख्वाब मुसलमानों के, और हम ख्वाब की ताबीर लिए फिरते हैं, कुल्द में जाने के हैं ख्वाब मुसलमानों के, और हम ख्वाब की ताबीर लिए फिरते हैं, जिंदा रहने के लिए हश्र तलक ये ईसा, जिंदा रहने के लिए हश्र तलक ये ईसा, एक बीमार से एक सीर लिए फिरते हैं, एक बीमार से एक सीर लिए फिरते हैं, वो अलग बात थी मनसब ही वहाँ सब्र का था, वो अलग बात थी मनसब ही वहाँ सब्र का था, वरना सज्जाद भी शमशीर लिए फिरते हैं, वरना सज्जाद भी शमशीर लिए फिरते हैं, अपने मौला तो अजल से हैं जवां हश्र तलक, अपने मौला तो अजल से हैं जवां हश्र तलक, ये मुसलमान हैं जो पीर लिए फिरते हैं, अपने मौला तो अजल से हैं जवां हश्र तलक, ये मुसलमान हैं जो पीर लिए फिरते हैं, जख्म सहने की नकी रब ने यूं बख्शी फितरत, जख्म सहने की नकी रब ने यूं बख्शी फितरत, हम तो बचपन में ही जंजीर लिए फिरते हैं, हम तो बचपन में ही जंजीर लिए फिरते हैं, दुरूद भेजे बाबा सर। फिर नार दुश्मनों का ठिकाना है और बस, फिर नार दुश्मनों का ठिकाना है और बस, तलवार मुर्तजा का चलाना है और बस, तारीकियां जलाएंगी कंदीले जावेदा, तारीकियां जलाएंगी कंदीले जावेदा, आशूर का चराग बुझाना है और बस, आशूर का चराग बुझाना है और बस, सज्जाद के तुफैल ये खुद फैल जाएगा, सज्जाद के तुफैल ये खुद फैल जाएगा, करबो बला में दीन को लाना है और बस, करबो बला में दीन को लाना है और बस, दिल ने तो तुझको देख लिया है मेरे खुदा, दिल ने तो तुझको देख लिया है मेरे खुदा, आँखों को अब अली से मिलाना है और बस, दिल ने तो तुझको देख लिया है मेरे खुदा, आँखों को अब अली से मिलाना है और बस, बेशीर रन में लेके चला है कमाने लब, बेशीर रन में लेके चला है कमाने लब, एक हुरमला पे तीर चलाना है और बस, एक हुरमला पे तीर चलाना है और बस, कमजोर इस कदर है नकी शेख का निकाह, कमजोर इस कदर है नकी शेख का निकाह, अब्बास का आलम ही दिखाना है और बस, قدر ہے نقی شیخ کا نکاح، عباس کا عالم ہی دکھانا ہے اور بس دل میں جواب سے محمد صلی اللہ علیہ وسلم.